नजरै ले गोली मारे ओढि च्याउ बात बात छाती पोली पोली मारे ओढि च्याउ जले जले जले हिम्मत सम्हाल न लो ढले ढले ढले हिम्मत अंगाल न हो जले जले जले हिम्मत सम्हाल न लो ढले ढले ढले हिम्मत अंगाल न हो कालो कोठी ध्यानै जान्छ त्यतै खाली हेर्दा राम्री बोल्ने ठी मान्छे सारै हिम्मत वाली स्टाइल छ मेरो आफ्नै कसैको मन दमी हैन मन पराउने हजार छन् पछ्याउने को कमी छैन जले जले जले हिम्मत सम्हाल न लौ ढले ढले ढले हिम्मत अंगाल न हौ तिम्रो नजरैले गोली मार्यो ढिच्याउँ ढिच्याउँ बत बत छाती पोली पोली मार्यो ढिच्याउँ ढिच्याउँ